रहीम अजीज़ नाजरीन सलामुन अलैकुम, मैं हूँ साजिद रिजवी अपने इस ख़ास प्रोग्राम के साथ जश्न मौला अब्बास अलैहिस्सलाम। तो जी हाँ नाजरीन, जैसा कि आप जानते हैं आज मौला अब्बास की विलादत का रोज़ है। आप तमाम को बहुत बहुत मुबारकबाद मैं पेश करता हूँ। नाजरीन एक बार फिर से आइए मैं आपकी मुलाकात करवाता हूँ। हमारी बज़्म में मौजूद हिंदुस्तान की कई मशहूर और मारूफ शख्सियत मौजूद हैं। हमारी बज़्म में मौजूद हैं एक बार फिर से माहिर अदब जनाब डॉक्टर शऊर आज़मी साहब। आज हमारे इस प्रोग्राम में एक और उस्ताद शायर मौजूद होंगे जिन्हें आप सरमात फरमाएंगे। हम इस्तकबाल करते हैं हमारे इस प्रोग्राम में जनाब मंजूर आज़मी साहब का। दोस्तों एक और बेहतरीन शायर आज हमारे इस प्रोग्राम में मौजूद है जनाब निहाल आज़मी साहब। जिया नाज़रीन चैनलवीन का जाना पहचाना चेहरा जनाब इरफान अब्बास साहब भी हमारे दरमियान मौजूद हैं। जिया नाज़रीन एक बार फिर से हमारे दरमियान मौजूद हैं मौलाना आबिद रज़ा साहब, जो मौला अब्बास अलैहिस्सलाम की शान में हमारे इल्म में इजाफा करेंगे। आइए नाज़रीन हम तमाम शोरा का इस्तकबाल करते हैं और इस प्रोग्राम का आगाज़ करते हैं। आइए उनसे मुलाकात भी करते हैं। सबसे पहले तो आप तमाम को चैनल विन की तरफ से बहुत बहुत मुबारकबाद देना चाहता हूँ क्योंकि आज मौला अब्बास अलैहिस्सलाम की विलादत का रोज़ है। तो जी हाँ नाज़रीन, हमारे बज़्म के पहले शायर मैं गुजारिश करूँगा जनाब इरफान अब्बास साहब से, लेकिन उससे पहले मौला अब्बास की शान में कुछ कलाम आपके सामने मैं पेश करना चाहता हूँ। जी हाँ नाज़रीन, छः बहुत ही बेहतरीन मिसरे समाअत फरमाइएगा। अब्बास चरख पर महे कामिल का नाम है, अब्बास चरख पर महे कामिल का नाम है, अब्बास मोजिज़ात के हामिल का नाम है, अब्बास मोजिज़ात के हामिल का नाम है, अब्बास मौज का नहीं साहिल का नाम है, अब्बास मौज का नहीं साहिल का नाम है, अब्बास कारवां नहीं मंजिल का नाम है। शब्बीर जब कुरान बना दीन बन गया, शब्बीर जब कुरान बना दीन बन गया, अब्बास उसमें सूरह यासीन बन गया, अब्बास उसमें सूरह यासीन बन गया। जिया नाज़रीन, मैं अपनी महफिल के अपने बज़्म के पहले शायर को मैं आवाज़ देना चाहूँगा। मैं गुजारिश करूँगा जनाब इरफान अब्बास साहब से कि वो मदह मौला अब्बास करें। बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन इकराम और हाज़रीन इकराम, आप तमाम लोगों की खिदमत में सलाम अर्ज़ करते हैं और इससे मुबारकबाद पेश करते इस मौके को देखते हुए और चंद अशआर पेश करते हैं मौला हज़रत अब्बास अलैहिस्सलाम की शान में। अशआर। मैंने जब दिल से तेरा नाम लिया है अब्बास, मैंने जब दिल से तेरा नाम लिया है अब्बास, अरे तूने मुश्किल मेरी आसान किया है अब्बास, तूने मुश्किल मेरी आसान किया है अब्बास। लश्करे शाम अगर दम हो रे हटा दे आकर सच दरिया पे अकेला ही खड़ा है अब्बास, सत्य दरिया पे अकेला ही खड़ा है अब्बास। और फिर कभी पानी पे पहरा नहीं लगते देखा, फिर कभी पानी पे पहरा नहीं अरे लगते देखा, जब से दरिया पे तेरा कब्ज़ा हुआ है अब्बास, جب سے دریا پہ تیرا قبضہ ہوا ہے عباس. چار میں سے اور دیکھیے گا کہ عشق عباس دلاور سے جسے پیار نہیں, عشق عباس دلاور سے جسے پیار نہیں, اس کی طینت دغ دغ ہے وہ وفادار نہیں, اس کی طینت میں دغا ہے وہ وفادار نہیں, تو اپنے بابا سے اجازت تو دلا دلا دو بیٹی, نہر خیمے میں نہ لاؤں تو علمدار نہیں, نہر خیمے میں نہ لاؤں تو علمدار نہیں, دلاور سے جسے پیار نہیں. جناب عرفان عباس صاحب آپ کا بہت بہت شکریہ, بہترین کلام ناظرین آپ سماعت فرما رہے تھے. یہ تھے جناب عرفان عباس صاحب. چار مصرے سماعت فرمائیے گا, اس کے بعد پھر میں ایک اور بہترین شاعر کو آپ کے حوالے کروں گا. چار مصرے سماعت فرمائیے گا, بہت ہی خوبصورت مصرے ہیں. اس لال کی مثال نہیں کائنات میں, اس لال کی مثال نہیں کائنات میں, مشکل کشا نے پایا ہے جس کو دعا کے بعد, مشکل کشا نے پایا ہے جس کو دعا کے بعد, جرت پکاری چہرے عباس دیکھ کر, جرت پکاری چہرے عباس دیکھ کر, ایک اور شعر آ گیا شعر خدا کے بعد, ایک اور شعر آ گیا شعر خدا کے بعد. جی ہاں ناظرین, ہمارے جشن میں موجود ایک اور بہترین شاعر کو میں آپ کے حوالے کرنا چاہوں گا. میں گزارش کروں گا جناب نہال اعظمی صاحب سے کہ وہ مدح مولا کریں. معزز ناظرین کرام, السلام علیکم. وعلیکم السلام. آپ حضرات کی خدمت میں مولا عباس کے جشن کی مبارکباد پیش کرتا ہوں. آپ کو بھی بہت بہت مبارک. بہت مبارک. اور پہلے میں چار مصرے نعتیہ پڑھ رہا ہوں. سماعت فرمائیں کہ بالکل, طلب ہو جب تو مدینے کی آرزو رکھنا, طلب ہو جب تو مدینے کی آرزو رکھنا, نبی کا کام ہے منگتے کی آبرو رکھنا. واہ. نبی کا کام ہے منگتے کی آبرو رکھنا, تو رسول بزم تصور میں آ ہی جائیں گے, مگر یہ شرط ہے آنکھوں کو باوضو رکھنا. مگر یہ شرط ہے آنکھوں کو باوضو رکھنا, مگر یہ شرط ہے آنکھوں کو باوضو رکھنا. اب یہاں سے چار مصرے مولا عباس کی شان میں سماعت فرمائیں کہ عباس کے روزے کے سوا کوئی نہیں ہے, عباس کے روزے کے سوا کوئی نہیں ہے, مقبول نہ ہو ایسی دعا کوئی نہیں ہے. تو کہتی ہے علم میں بندھی مشک سکینہ, اس شان کا دنیا میں چچا کوئی نہیں ہے. اس شان کا دنیا میں چچا کوئی نہیں ہے, اس شان کا دنیا میں چچا کوئی نہیں ہے. اور چار میں سے اور سماعت فرمائیں کہ خود بخود جذبہ احساس لکھا جاتا ہے, خود بخود جذبہ احساس لکھا جاتا ہے, یاس کرتا ہوں رقم پیاس لکھا جاتا ہے, اور تشنگی پر اے سکینہ جو چلاتا ہوں قلم, پیاس لکھتا ہوں تو عباس لکھا جاتا ہے, پیاس لکھتا ہوں تو عباس لکھا جاتا ہے, تشنگی پر ऐ सकीना जो चलाता हूँ कलम, प्यास लिखता हूँ तो अब्बास लिखा जाता है, प्यास लिखता हूँ तो अब्बास लिखा जाता है। और चार मिसरे समाप्त फरमाएं कि मैं क्या बताऊँ आपको क्या क्या मिला मुझे जी, मैं क्या बताऊँ आपको क्या क्या मिला मुझे, क्या क्या मिला मुझे परवरदिगार आज वफा का मिला मुझे। वाह वाह, मैं क्या बताऊँ आपको क्या क्या मिला मुझे परवरदिगार आज वफा का मिला मुझे। तो जिसको बसत खुलूस मैं पढ़ता हूँ रोजो शब, जिसको बसत खुलूस मैं पढ़ता हूँ रोजो शब, अब्बास सा वफा का सहीफा मिला मुझे। अब्बास सा वफा का सहीफा मिला मुझे, बहुत अच्छा। अब्बास सा वफा का सहीफा मिला मुझे। और चार मिसरे और समाज फरमाए के करूं मैं कैसे भला तेरा तस्करा अब्बास, करूं मैं कैसे भला तेरा तस्करा अब्बास, जुदा है सबसे जहां में तेरी वफा अब्बास। वाह, करूं बेशक सुभान अल्लाह, मैं कैसे भला तेरा तस्करा अब्बास, जुदा है सबसे जहां में तेरी वफा अब्बास, तो उठाता कैसे भला सर फुरात का पानी, उठाता कैसे भला सर फुरात का पानी, हर एक बूंद पे था तेरा दबदबा अब्बास। वाह, हर एक बूंद पे था तेरा दबदबा अब्बास। अरे मेरी खुशनसीबी है कि मैं बुजुर्ग शायर जनाब शऊर आज़मी साहब, जनाब मंजूर आज़मी साहब के दरमियान पढ़ रहा हूँ। चार मिसरे और समाज फरमाएं कि अब्बास से दुनिया में जिसे प्यार नहीं है, अब्बास से दुनिया में, अब्बास से दुनिया में जिसे प्यार नहीं है वो खुल्द में जाने का भी हकदार नहीं है। वाह, अब्बास से दुनिया में जिसे प्यार नहीं है वो खुल्द में जाने का भी हकदार नहीं है, तो जिसकी निगाहों से रुके फौजे सितमगार, वो जिसकी निगाहों से रुके फौजे सितमगार, ऐसा कोई कौनैन में जर्रार नहीं है, ऐसा कोई कौनैन में जर्रार नहीं है, ऐसा कोई कौनैन में जर्रार नहीं है। और चंद शेर और समाचार मिले मिल्ला हक इस तरह गुलामी का अपनी अदा करो, हक इस तरह गुलामी का अपनी अदा करो, अब्बास की वफाओं का तुम तस्करा करो। वाह, अब्बास की वफाओं का तुम तस्करा करो, हक इस तरह गुलामी का अपनी अदा करो, अब्बास की वफाओं का तुम तस्करा करो, तो अब्बास के अलम के फरहरे को चूम कर जी, अब्बास के अलम के फरहरे को चूम कर होगी मुराद पूरी जो रब से दुआ करो। होगी मुराद पूरी जो रब से दुआ करो, तो अब्बास बावफा का है हुस्ने अमल यही, अब्बास बावफा का है हुस्ने अमल यही, तुम अपने साथ दूसरों का भी भला करो। तुम अपने साथ दूसरों का भी भला करो, अब्बास बावफा का है उसने अमल यही, तुम अपने साथ दूसरों का भी भला करो, तो इंसानियत की राह नजर आएगी जरूर, इंसानियत की राह नजर आएगी जरूर, लेकिन दिलो निगाह को तुम करबला करो। इंसानियत की राह नजर आएगी जरूर, लेकिन दिलो निगाह को तुम करबला करो। मक्ता समाज फरमाए कि जन्नत नसीब होगी यकीनन तुम्हें निहाल, जन्नत नसीब होगी यकीनन तुम्हें निहाल, अब्बास के अलम की जियारत किया करो। वाह वाह, अब्बास के अलम की जियारत किया करो, अब्बास के अलम की जियारत। निहाल आज़मी साहब आपका बहुत बहुत शुक्रिया कि आप हमारे प्रोग्राम में आए। नाज़रीन आप समाअत फरमा रहे थे जनाब निहाल आज़मी साहब को, बेहतरीन अंदाज था, बेहतरीन कलाम था। चार मिसरे समाअत फरमाइएगा। अब्बास मर्तबे में शहे करबला के बाद, अब्बास मर्तबे में शहे करबला के बाद, ऐसे ही थे कि जैसे अली मुस्तफ़ा के बाद, ऐसे ही थे कि जैसे अली मुस्तफ़ा के बाद, थर्रा गई विलादत अब्बास से ज़मीं, थर्रा गई विलादत अब्बास से ज़मीं, एक और शेर आ गया शेर खुदा के बाद, एक और शेर आ गया शेर खुदा के बाद। जिया नाज़रीन, मैं इस शेर के बाद एक बेहतरीन शायर को मैं आपके हवाले करना जा रहा हूँ। हमारी बज़्म में पहली बार वो तशरीफ़ लाए हैं। मैं गुजारिश करूँगा उस्ताद शायर जनाब मंजूर आज़मी साहब से। आप सबको विलादत जनाब अब्बास मुबारक हो। आपको भी बहुत बहुत मुबारक हो। और विलादत जनाब अब्बास की तहलियत असल में मौलाए कायनात को पेश की जाती है जी। इत्तेफाक से मेरे कसीदे की तशबीह भी गुंबद अली है। उससे पहले चार मिसरे समाप्त फरमाएं, फिर आपको मुख्तसर कसीदा सुना देता हूँ। तो चार मिसरे समाप्त फरमाएं। विशाल ग़ुलाम हज़रत अब्बास हो मैं, रहे ईसार क्या है जानता हूँ। ग़ुलाम हज़रत अब्बास हो मैं, रहे ईसार क्या है जानता हूँ। वफा घुट्टी में मुझको दी गई है, अलम के साए में पाला गया हूँ। अलम के साए में पाला गया। मतलब समाप्त फरमाइए कसीदे का कि अगर हैदर की मिदहत की तजल्ली को परखना हो, अगर हैदर की मिदहत की तजल्ली को परखना हो, वहाँ जिक्र अली छेड़ो जहाँ बिल्कुल अंधेरा हो। अगर हैदर की मिदहत की तजल्ली को परखना हो, वहाँ जिक्र अली छेड़ो जहाँ बिल्कुल अंधेरा हो। अली का इश्क सादिक दिल की तारीकी का दुश्मन है। दिल की तारीकी का दुश्मन है, करो वो शम्मे जा रोशन मुनव्वर जिससे काबा हो। वाह वाह वाह वाह। और जहाँ मुश्किल कुशाए दो जहाँ का जिक्र छिड़ जाए, अंधेरी रात हो सर पर तो लम्हे में सवेरा हो। वाह। और छठे जुल्मत न क्यों दुनिया के उसका नाम लेने से, जुल्मत न क्यों दुनिया के उसका नाम लेने से, कि जिसके आने से अल्लाह के घर में उजाला हो जाए। जिसके आने से अल्लाह के घर में उजाला हो जाए। वाह सुभानअल्लाह। रुखे इजलाल हैदर से अगर पर्दा सरक जाए, नजर से बर्फ गिर जाए, चिराग तूर ठीका हो। वाह। अगर कुफार को धोखा नबी का हो ताज्जुब क्या। वाह। अगर कुफार को धोखा नबी का हो ताज्जुब क्या, अली वो हैं कि जिनकी ज़ाते हक पर रब का धोखा हो। वाह। और मलक भी उस अली की मंजिलत को पा नहीं सकता। वाह। मलक भी उस अली की मंजिलत को पा नहीं सकता, हुसूल क़ुर्ब रब में दोष अहमद जिसका जीना हो। वाह वाह वाह वाह। मलक भी उस अली की मंजिलत को पा नहीं सकता, हुसूल क़ुर्ब रब में दोष अहमद जिसका जीना हो। बहुत प्यारा शेर है। कोई और जो सरकार की परछाई बन जाए, है कोई और जो सरकार की परछाई बन जाए, रहे महबूब रब के साथ यूं जैसे के साया हो। वाह। है कोई और जिसके वास्ते नादे अली उतरे, रसूले किबरिया को जिसकी नुसरत पर भरोसा हो। वाह सुभानअल्लाह सुभानअल्लाह। बस एक जरबत में जिसके ताते सकलैन तुल जाए, खिताब लाफता जिसकी बलाएं लेने उतरा हो। वाह सुभानअल्लाह। है कोई और जो मुश्किल में दीने हक के काम आए, बहुक्म रब जिसे खैबर में मुरसल ने पुकारा हो। वाह। उसी से पूछिए महबूब दावर से वफा क्या है। सुभानअल्लाह। उसी से पूछिए महबूब दावर से वफा क्या है, शबे हिजरत खिंची तेगों के साए में जो सोया हो। वाह। उसी से पूछिए महबूब दावर से वफा क्या है, शबे हिजरत खिंची तेगों के साए में जो सोया हो। और फकत दीन मोहम्मद का तहफ्फुज़ काम हो जिसका। फकत दीन मोहम्मद का तहफ्फुज़ काम हो जिसका, पैगंबर के लिए जो सारी दुनिया छोड़ बैठा हो। वाह। पैगंबर के लिए जो सारी दुनिया छोड़ बैठा हो। फकत दीन मोहम्मद का तहफ्फुज़ काम हो जिसका, पैगंबर के लिए जो सारी दुनिया छोड़ बैठा हो। अली है नाम उसका दीन की तारीख कहती है। अली है नाम उसका दीन की तारीख कहती है, जो खालिक का भी बंदा हो मोहम्मद का भी बंदा हो। वाह। अली है नाम उसका दीन की तारीख कहती है, जो खालिक का भी बंदा हो मोहम्मद का भी बंदा हो। वाह। और जब इस पाए का बंदा रब से अपना जानशी मांगे। वाह। जब इस पाए का बंदा रब से अपना जानशी मांगे, अताए रब भी शायद सोच में पड़ जाए कैसा हो। वाह। नज़ूल रहमत बारी है कितनी देर से जारी, यही साथ है जब अब्बास गाजी का कसीदा हो। वाह सुभान अल्लाह। और दरे हैदर से मंजूर मांगो मतले मिदहत, अजब क्या है जो हासिल सदक़े नहजुल बलागा हो। वाह सुभान अल्लाह। जनाब अब्बास की मदह का मतला समाज फरमाइए कि तमन्ना थी अली को एक ऐसा शेर पैदा हो। तमन्ना थी अली को एक ऐसा शेर पैदा हो, शहादत जिसका विरसा हो, सुजात जिसका बेशा हो। वाह सुभान अल्लाह। वाह। तमन्ना थी अली को एक ऐसा शेर पैदा हो, शहादत जिसका विरसा हो, सुजात जिसका बेशा हो, उसे अब्बास कहिए जो वफादारी पर यकता हो। उसे अब्बास जो वफादारी में यकता हो, अमीरे अलकमा हो फिर भी सक्काए सकीना हो। वाह। उसे अब्बास कहिए जो के हो फखरे बनी हाशिम, उसे अब्बास कहिए जो के हो फखरे बनी हाशिम, अलमदारी में जाफर हो तो सालारी में हमजा हो। वाह वाह। वो है अब्बास जिसका आलम इसार में सानी, न इस आलम ने देखा हो न उस आलम ने देखा हो। वो है अब्बास दौड़े जो रगे मिल्लत में खून बनकर। वाह। वो है अब्बास दौड़े जो रगे मिल्लत में खून बनकर, वफा खैरात हो जिसकी दिलेरी जिसका सदका हो। वो है अब्बास दौड़े जो रगे मिल्लत में खून बनकर, वफा खैरात हो जिसकी दिलेरी जिसका सदका हो। उसे अब्बास कहिए जो सिपर हो शाह वाला की, उसे अब्बास कहिए जो सुपर हो शाह वाला की, जिसे देखें तो शाहिदी का गज भर का कलेजा हो। वाह बहुत अच्छा मुहावरा किया सर भाई। वाह। बहरहाल आलम शाहिदी की अतात सेवा हो जिसका, बिरादर हो मगर खुद को गुलाम शाह समझता हो। वाह वाह वाह। बिरादर हो मगर खुद को गुलाम शाह समझता हो, और कटाकर हाथ भी जो गाड़ दे परचम तराई पर। वाह। कटाकर हाथ भी जो गाड़ दे परचम तराई पर, अलम की आबरू रख ले अलम बरदार ऐसा हो। भरोसा हो जो खाहर का, मुहाफिज हो जो चादर का, रहे जब तक वो कल्बे जारे ज़ैनब का सहारा हो। और अलम को देख कर सबको उसी गाजी की याद आए, अलम को देख कर सबको उसी गाजी की याद आए, कयामत तक अलमदारी का मनसब उसका हिस्सा हो। और न निकली हसरते दिल करबला में एक भी उसकी, न निकली हसरते दिल करबला में एक भी उसकी, उसे अब्बास कहिए जो के मजलूम तमन्ना हो। वाह। और बहुत आसान है अब्बास का परचम उठा लेना, बहुत आसान है अब्बास का परचम उठा लेना, बरसते तीरों का हो इम्तिहान तो सोचिए क्या हो। वाह वाह वाह वाह। बहुत बहुत आसान है अब्बास का परचम उठा लेना, बरसते तीरों का हो सामना तो सोचिए क्या हो। और मिले काश शह की पायती मंजूर को मरकत, मिले काश शह के पायती मंजूर को मरकत, अब तक परचम अब्बास का तुर्बत पे साया हो। वाह वाह वाह वाह। बहुत ही बेहतरीन अंदाज था जय उस्ताद शायर जनाब मंजूर आज़मी साहब का। मैं इनका शुक्रिया अदा करता हूँ कि वो हमारी आवाज़ पर यहाँ पर तशरीफ़ लाए। बहुत ही बेहतरीन कलाम था और एक बहुत ही अच्छा अंदाज आप समात फरमा रहे थे। जिया नाज़रीन चार मिसरे समात फरमाइएगा, उसके बाद आप हमारी बज़्म में मौजूद आखिरी शायर को जो उस्ताद शायर माहिर अदब जनाब डॉक्टर शऊर आज़मी साहब को समात फरमाएंगे। समात फरमाइएगा। जाफ़र की शान फ़ख्र पैंबर बना दिया, जाफ़र की शान फ़ख्र पैंबर बना दिया, बाजू जान फातह खैबर बना दिया, बाजू जान फातह खैबर बना दिया, लोरी सुना सुना के अली की मुराद को, लोरी सुना सुना के अली की मुराद को, उम्मुल बनी ने हू बहू हैदर बना दिया, उम्मुल बनी ने हू बहू हैदर बना दिया। मैं गुजारिश करूँगा उस्ताद शायर माहिर अदब जनाब डॉक्टर शऊर आज़मी साहब से कि वो मदह मौला करें। अगर उससे पहले मैं आपसे एक सवाल करना चाहूँगा, जैसा पिछले एपिसोड में जब आप आए थे जश्न इमाम हुसैन अलैहिस्सलाम में, उसमें आपने बताया था कि अगर कोई शायर कसीदा लिखना चाहता है तो उसके कुछ जुज़ आपने बताए थे, तीन जुज़ बताए थे, लेकिन अगर कोई कसीदा लिख रहा है और वो तीन जुज़ उसमें मौजूद ना हो तो उस कसीदे को हम कसीदा कहेंगे या कुछ और कहा जाएगा उसे? बिस्मिल्लाहिर रहमानिर रहीम। साजिद साहब, आपने बड़ा चुपता हुआ सवाल किया। देखिए, कसीदे के जब तक अज्जा न हो उसमें उसे कसीदा नहीं कहा जाएगा जी। लेकिन अब वो क्या कहा जाए तो हम उसे मनकबत का नाम देते हैं जी। अच्छा, मनकबत जी। मनकबत में उसमें ये देखें कि जब किसी की तारीफ होती है, खुदा की तारीफ हुई तो हम कहते हैं, रसूल की तारीफ हुई तो नात कहते हैं जी। और ये जो अइम्मा के कसीदे हैं, अगर वो कसीदे के अज्जा समेत नहीं है तो उसे मनकबत कहते हैं जी। अभी आपने देखा मंजूर भाई के कसीदे में जी, बिल्कुल, मौलाए कायनात के तसलसल से तशबीब थी जी। उसे आप तशबीब कहिए। गुरेज में भी आए कि मौलाए कायनात ने हजरत अब्बास के लिए दुआ मांगी, दो अज्जा हो गए जी। तीन बताए थे आप। तीसरा जूज आप उसमें मादा का देख रहे हैं, वो तो लाजमी है जी। ये सही है कि इन्होंने तशबीब एक रुखी कही, यानी अब इसे आप ये भी कह सकते हैं कि दो ममदूहीन का इसमें तस्करा था कसीदे में, तशबीब में मौलाए कायनात के ताल्लुक से था जी। फिर उसके बाद एक चीज़ आपने और देखी होगी कि आखिरी शेर जो मक्ता इन्होंने पढ़ा उसमें मौला के दयार में दफन होने की तमन्ना जाहिर की, ये भी दुआ है जी। तो इस तरह लफ्ज़ दुआ दो बार आया है, लेकिन उसके बावजूद जो एक अपना एक असल जूस की तरह जो दुआ है वो मक्ते में थी। तो ये था कसीदा। इरफान साहब ने जो पढ़ा मनकबत है, निहाल सल्लमहु ने जो पढ़ा वो मनकबत है। मैं चूंकि कसीदा पढ़ने की जहमत से बच गया जी, इसलिए आज मुख्तलिफ मतलों से आपको मैं मनकबतें सुनाना चाहूँगा। बिल्कुल बिल्कुल, क्योंकि जो अपना मकसद था कि लोग कसायद के बारे में जानें, समझे, वो सब कुछ हल हो गया जी। तो अब मैं ज़्यादा देर तक पढ़ के क्यों आपका वक्त लूं? नहीं नहीं, आप बिल्कुल। तो ये समाज फरमाए, सजिद में आपको याद होगा कि आपने एक बात ये कही थी कि कसायद से कोई तामीरी काम क्यों कर लिया जा सकता है। आदमी की फितरत है कि वो सिर्फ कहने से कोई चीज़ नहीं मानता, उसे बिल्कुल एक सामने कोई एग्जाम्पल चाहिए जी। हालांकि मेरी आदत नहीं है कि पहले तशरीह करूं फिर शेर पढूं, लेकिन अब मजबूरी है क्योंकि हमारे नाज़रीन में छोटे छोटे बच्चे भी हैं, नौजवान भी हैं, और वो लोग भी हैं जिनकी मादरी ज़बान उर्दू नहीं है, नहीं बस है। वो समझ लेते हैं, इसलिए मैं बीच बीच में कुछ नसर में भी बोलता जाऊंगा। बिल्कुल बिल्कुल, आसानी रहेगी समझने। अभी आप समाज फरमाएं, एक कसीदे का जुज ही है ये मनकबत भी, कि किसने गहवारे में अंगड़ाई ली हैदर की तरह, किसने गहवारे में अंगड़ाई ली हैदर की तरह, किसने गहवारे में अंगड़ाई ली हैदर की तरह, शादमा सिप्ते पयंबर हैं पयंबर की तरह। वाह वाह वाह, शादमा सिप्ते पयंबर हैं पयंबर की तरह। और देखें, अक्सर ऐसा होता है कि जिससे कोई काम करने को कहा जाता है वो अपने छोटे से कह देता है जी, अक्सर ये होता है। अब आपको पूरी तारीख मालूम है कि करवला में क्या हुआ था, लश्कर को रोक रखा था, मौला ने जैसे ही रोका तो वो फौरन ही, ये नहीं हुआ कह रहे अभी तो मैं इन फौजों को किनारे लगा देता और बस अब आपका दिमाग काम नहीं कर रहा है, माज़ल्ला तौबा। हज़रत अब्बास ने वहाँ किया क्या, खुद ही खैमे हटाए। ये इताअत की मंजिल है। जब आदमी इस इताअत की एक मंजिल मालिक अश्तर रिजवानुल्लाह अलैह वो इस मंजिल पे पहुंच चुके थे कि मुआविया का काम तमाम हो जाने वाला था, उमर आस का और उसकी फौजों का, उसके लश्कर का, लेकिन तलवार उठी की उठी रह गई और वो पलट आए जब मौला का पैगाम उन्हें पहुंचा कि मालिक अश्तर जंग रोक दो। ये नहीं कहा मौला बस जस्ट टू मिनट्स, अभी सारा फैसला हुआ जाता जी, है जी। دو منٹ میں کیا ہو جائے, نہیں. اطاعت کی جو منزل ہے وہ ایک بہت سبحان اللہ. اگر ہم اس طرح کے اشعار اپنی محفلوں میں پڑھیں تو باپ کی اطاعت کیا ہے, بھائی کی اطاعت کیا ہے, چھوٹوں کی دلبستگی کس طرح کرتے ہیں, تو یہ قصیدے انسٹرومینٹل ثابت ہوں گے, سیکھنے والے ہوں گے. سیکھنے والے کو ایسا نہیں ہے کہ کوئی سیکھنا نہیں چاہتا. ہاں بالکل. ون چینل لوگ تفریحاً نہیں دیکھتے. جی جی بالکل بالکل رائٹ. تفریحاً شروع میں بچوں کی عادت ڈالی جاتی ہے کہ کارٹون نہ دیکھو اور وہ ساس بہو اور پتہ نہیں کیا کیا ہے یہ نہ دیکھو, اس کے بدلے آپ یہ ون چینل دیکھیں. لیکن اس کے بعد ایک منزل وہ آتی ہے کہ وہ بچے خود ہی ان سب سے بیزار ہو جاتے ہیں اور یہ ہمارے وین چینل کے پروگرام اور پیغامات وہ دیکھتے ہیں. جی وین ہو اور دوسرے بھی جو مذہبی چینلز ہیں وہ سب. تو چونکہ سیرت کے یہ حصے بھائی یہ گاڑھے ہیں, یہ جلدی چلتے نہیں ہیں. جب اتنا بڑا مضمون سمیٹا جائے گا ایک شعر میں تو وہ مطلب بجلی کی طرح سامعین کے دل پہ نہیں گرے گا, وہ بالکل ٹیوب لائٹ کی طرح اسے تھوڑی دیر لگتی ہے, جیسے بلب فوراً جل جاتا ہے. صحیح جی جی. اور ٹیوب لائٹ جھلملا کے جلتی ہے, تو وہ جو بلب کی طرح جلنے والے اشعار ہیں فوراً سمجھ میں آ جاتے ہیں, اور یہ جو ٹیوب لائٹ کی طرح جلنے والے ہیں جن کو میں نے کہا وقت لگتا ہے انہیں سمجھ, بہت وقت تو نہیں لگتا ہے کیونکہ شیعہ مجمع جو ہے وہ بچپن ہی سے مجلسوں محفلوں میں بیٹھ کر, اب یقین کیجئے یہ ہماری محفلیں یہ ہماری مجلسیں یہ سب اوپن یونیورسٹیز ہیں. بالکل. آپ زبان کا درس لیں, اخلاق کا درس لیں, جو سبجیکٹ آپ پڑھنا چاہیں وہ وہاں بیٹھ کے پڑھ سکتے ہیں. بالکل. بلکہ کچھ واقعات تو ایسے ہیں کہ میتھمیٹیشین جسے حل نہیں کر سکتے تھے وہ یہاں پہ وہ یہاں حل ہو جاتے ہیں کیونکہ مولا نے ان کا حل بتایا. تو یہ ایک خاص بات ہے, لیکن ضرورت یہ ہے کہ ہم اسے محفلوں کو اپنی ایک طرح کا انٹرٹینمنٹ نہ سمجھ لیں. پکنک اسپاٹ کہنا شاید زیادہ ہو جائے گا جی, کہ ہم اسے انٹرٹینمنٹ نہ سمجھ لیں. اس میں یہ ہلا اور ہڑبونگ اور چیخ پکار کو آپ کنٹرول کیا جا سکتا, جیسا میں نے پہلے بھی زور دیا کہ تہذیب سب سے ضروری چیز ہے. محفل کی تہذیب سے بیٹھو, تہذیب سے پڑھو, تہذیب سے سنو. اور تمام شعرا سے میں یہ اپیل کروں گا کہ حضرت عباس کو صرف نہر فرات کا فاتح نہ بنائیے کہ تلوار چلانے کے علاوہ جی. وہ واقعے بھی تو آپ بیان کیجیے جی. وہ واقعات بھی آپ بیان کیجیے جب حضرت عباس کو کعبے پر خود کعبے میں خطبہ دیا ہے, امام حسین کو ریپرزینٹ کیا ہے. صحیح. اس وقت کو بھی یاد کیجیے کہ جب اٹھی ہوئی تلوار اٹھی کی اٹھی رہ گئی. اطاعت کی یہ منزلیں بتائیے تو یہ چند متفرق اشعار میں میں یہ آپ کے سامنے پیش کرتا ہوں کہ کس نے انگڑائی لی گہوارے میں حیدر کی طرح, جی شادماں سپتے پیمبر ہیں پیمبر کی طرح, واہ بھائی ہو کر بھی مساوات کا دعویٰ نے کیا. بھائی ہو کر بھی مساوات کا دعویٰ نہ کیا, خدمت شاہ میں عباس ہیں قمبر کی طرح, خدمت شاہ میں عباس ہیں قمبر کی طرح, اور حکم شبیر پہ شبنم کی طرح ساکن ہے. حکم شبیر پہ دیکھیے اس کے قطرے بھی آپ کی نگاہ میں اور سمندر کی موجیں بھی. جی جی. کہ حکم شبیر پہ شبنم کی طرح ساکت ہے, پیش آدھا جو رہا بفرے سمندر کی طرح, پیش آدھا جو رہا بفرے سمندر کی طرح. اور خیمے ہٹانے کا واقعہ میں نے بیان کیا. انسان کی فطرت ہے کہ وہ اپنے سے چھوٹوں سے کہہ دیتا ہے کہ یہ میری شان کے خلاف ہے. حضرت عباس نے وہاں کیا کیا, کیا ضروری تھا کہ وہ خود ہی ہٹاتا خیمے, کیا ضروری تھا, کیا ضروری تھا کہ وہ خود ہی ہٹاتا خیمے جس کے تھے تابع فرما علی اکبر کی طرح, جس کے تھے تابع فرما علی اکبر کی طرح, علی اکبر کی طرح عالم غیظ میں بھی. اب دیکھیے اس شعر میں بھی ایک تاریخ ہے. عامر ابن عبد ود نے جب لعاب دہن سے گستاخی کی تو مولا نے اسے چھوڑ دیا था کہ میرا ذاتی غصہ نشہ یعنی نفس پہ اپنے اتنا قابو تھا مولا کائنات کو بجائے اس کے کہ ابھی تھوک دیا تو نے اس کو دو بار اور لگا دیتے انسانی نفسیات زبان میں جی اس کو اور دو بار لگا دیتے لیکن مولا نے اسے چھوڑ دیا اس کی ریزن یہ بتائی کہ میرا نفس شامل ہو رہا تھا جی اس لیے میں نے اسے چھوڑ دیا کہ خالصتاً فی سبیل اللہ ہر فعل ہونا چاہیے دیکھیے اسی واقعے کی طرف اشارہ کرتے ہوئے عالم غیظ میں بھی امام حسین نے کہا انہوں نے خیمے ہٹا لیے کہ عالم غیظ میں بھی حفظ مراتب کا خیال عالم غیظ میں بھی حفظ مراتب کا خیال فاتح نفس عباس بھی حیدر کی طرح فاتح نفس عباس بھی حیدر کی طرح اور دیکھیے یہ آج مجھے تشریح کرنا پڑ رہی یہ نیا نیا معاملہ ہے جی جب دو چار شعرا اور اسی راہ پر چل پڑیں گے کہ نہیں ہمیں سیرت دکھانا ہے مولا کی جی صحیح بالکل حضرت عباس کتنے بڑے عالم تھے اور کیا تھے میں بیچ میں ایک شعر الگ سے دوسری منقبت کا سناتا ہوں جی آپ کو کہ ایسا بنا دیا تھا دے دیتے وہ امامت دیکھیے دوسرا مصرع غور سے سننے کی ضرورت ہے نہیں تو کفر کے فتوے لگنے لگے ایسا بنا دیا تھا دے دیتے وہ امامت یہ اختیار حاصل ہوتا اگر علی کو واہ واہ یہ اختیار حاصل ہوتا اگر علی کو سب کچھ مولا کائنات نے دعا مانگی تھی نا ان کے لیے آپ نے قصیدے میں سماعت فرمایا منظور بھائی کے کہ جب ایسا آدمی دعا مانگے تو کیا ہو میں قطعے میں بیان کرتا ہوں کہ جب ایسا آدمی دعا مانگتا ہے تو کیا ہوتا ہے دیکھیں آپ سب جانتے ہیں خدا علی اعلیٰ ہے یہ بھی علی ہیں اب اس رعایت سے سماعت فرمائیں کہ منزلت سمجھو اسی سے حضرت عباس کی منزلت سمجھو اسی سے حضرت عباس کی جی دینے والا بھی علی ہے پانے والا بھی علی ہے واہ واہ سبحان اللہ سبحان دینے والا بھی علی ہے پانے والا بھی علی اور نصرت سپت پیمبر کے لیے مانگا ہوا جی نصرت سپت پیمبر کے لیے مانگا گیا کیا تعجب ہے اگر ہو آنے والا بھی علی کیا تعجب ہے اگر ہو آنے والا بھی علی بہت اچھا تو دیکھیں یہ بیچ میں کہ مدح کا کچھ حق ادا ہو جائے جی بالکل اس لیے میں نے آپ کو یہ الگ سے بھی کچھ اشعار سنا دیے ہیں اب واپس اپنی پھر ہم لوٹتے ہیں جو منقبت میں سنا رہا تھا جی اب اس کے دو تین شعر اور سن لیجئے کہتے مولا نے تلوار نہیں اٹھائی کیوں نہیں اٹھائی سماعت فرمائیں کہ مولا کائنات کی تلوار جبریل نے روکی تھی یہ میں نے کہا کیا تعجب ہو اگر ہو آنے والا بھی علی تو علی کی اگر دوسری ضربت ہوتی تو کیا ہوتا یہ سماعت فرمائیں کہ بات کیا بند قبا کی جو وہ انگڑائی لے بات کیا بندے قبا کی جو وہ انگڑائی لے ٹکڑے ہو جائے زرا کر لے ازدر کی طرح سبحان اللہ ٹکڑے ہو جائے زرا کر لے ازدر کی طرح اور بڑے غور سے سنیے گا اور تاریخ کو سامنے رکھ کے تیغ اٹھاتا وہ اگر روکتا ضربت پھر کون واہ بالکل تیغ اٹھاتا وہ اگر روکتا ضربت پھر کون دوسری شے نہیں جبریل کے شہ پر کی طرح تیغ اٹھاتا وہ اگر روکتا ضربت پھر کون دوسری شے نہیں جبریل کے شہ پر کی طرح اور زور بازو مولا نے زور بازو نہیں دکھایا جی ساقی کا پسر سکا دیکھیں ساقی چھوٹا ہوتا ہے سکا بڑا ہوتا ہے مبالغے کا صیغہ ہے مولانا تو اور جس سکے کو ساقی نے مانگا ہو علی ساقی ایک اوسط جی جی تو تیغ اٹھاتا وہ اگر روکتا ضربت پھر کون دوسری شے نہیں جبریل کے شہ پر کی طرح, اور زور بازو جو دکھانا اسے ہوتا مقصود. زور بازو جو دکھانا اسے ہوتا مقصود, القمہ ہاتھوں پہ ہوتی در خیبر کی طرح, القمہ ہاتھوں پہ ہوتی در خیبر کی طرح. عزیزانِ گرامی, محترم ناظرین, جنہیں اس سے دلچسپی رہی ہوگی اس سلسلے سے, جو مستقل دیکھتے رہے ہیں, میرا خیال ہے کہ اب وہ قصیدے کا فرق, قصیدے کی تعریف, قصیدہ ہے کیا, اس کے تعمیری مصارف کیا کیا ہو سکتے ہیں, یہ سب واضح ہو گیا ہوگا. آخر میں ایک بار پھر میں اس جشن کی مبارکباد پیش کرتا ہوں آپ کو بھی بہت بہت مبارک, اور ایک بہت اچھا پروگرام پیش کرنے کے لیے میں ساجد سلمہ کو بھی مبارکباد پیش کرتا ہوں کہ خداوند عالم ان کی توفیقات میں اضافہ کرے. اور یہاں جو اسٹاف میرے سامنے ہے جی, ان لوگوں کی دل جمعی اور اسے ہر زاویے سے خوبصورت اور جاذب نظر بنانے کے لیے میں ان کو جتنی کوششیں کرتا دیکھ رہا ہوں, بارگاہ مولا میں دعا گو ہوں کہ ان کو اجر عظیم عطا فرمائے. ناظرین, یہ تھے ڈاکٹر شعور اعظمی صاحب. بہترین انداز, ایک سادگی ان کے کلام میں جو دیکھنے کو ہمیشہ سے ملتی ہے, اور پچھلے کئی ایپیسوڈ سے آپ انہیں سماعت فرما رہے تھے. ایک بار پھر سے میں ان کا شکریہ ادا کرتا ہوں کہ وہ ہماری بزم میں تشریف لائے. چار مصرے سماعت فرمائیے گا جناب سرور اعظمی صاحب کے. تیرا مقام اسی واسطے نرالا ہے, تیرا مقام اسی واسطے نرالا ہے, تو سورجوں میں ہے پھر بھی تیرا اجالا ہے, تو سورجوں میں ہے پھر بھی تیرا اجالا ہے. کہا ہے بیٹا تجھے فاطمہ نے اے عباس, کہا ہے بیٹا تجھے فاطمہ نے اے عباس, بطول زادوں نے محسن سمجھ کے پالا ہے, بطول زادوں نے محسن سمجھ کے پالا ہے. دوستو, جیسا کہ ہم نے کہا تھا کہ آج ہماری بزم میں ایک بہترین عالم دین مولانا عابد رضا صاحب موجود ہیں. لیکن دوستو, کیا آپ نے کبھی سوچا ہے, جب بھی ہم محفل یا قصیدہ سنتے ہیں یا جشن میں جاتے ہیں, تو ہمیشہ مولا عباس کی جو ہے علمداری کی بات ہوتی ہے, شجاعت کی بات ہوتی ہے, وفاداری کی بات ہوتی ہے, اور جو کتنے بہادر تھے اس کی بات ہوتی ہے. ہم سب سنتے ہیں اور یہ سب ہمیں مولا عباس سے سیکھنے کو ملتا ہے. مذہب, ایک آج بہترین سوال میں آپ سے کرنا چاہوں گا کہ جب بھی ہم قصیدہ سنتے ہیں یا محفلوں میں جاتے ہیں یا بزم مولا عباس علیہ السلام میں جاتے ہیں, تو ہمیشہ ہم نے مولا عباس کی شان میں ان کی بہادری کی بات سنی ہے, ان کی شجاعت کی بات سنی ہے, وفاداری کی بات سنی ہے, کس طریقے سے وہ کتنے وفادار تھے, کتنے بہادر تھے. لیکن ایک آج چھوٹا سا سوال آپ سے میں کرنا چاہوں گا, اور یہ سوال کا جواب بھی میں آپ سے چاہوں گا کہ جس سے ہمارے ناظرین اور ہم سب یہاں پہ موجود اس سے فائدہ اٹھا سکیں. کیا مولا عباس علیہ السلام کے علم کے بارے میں آپ ہمیں بتا سکتے ہیں, کیونکہ ہم نے بہت کم سنا ہے. اگر آپ ان کے علم کے اوپر روشنی ڈالیں, ان کے علم کے بارے میں بات کریں, تو شاید ہمارے لیے بہت ہی بہتر ہوگا. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین, خاتم النبیین ابی القاسم محمد. سب سے پہلے مات کی تبریک و تہنیت اپنے وقت کے امام کی خدمت میں پیش کرتا ہوں, اور پھر اپنے تمام ناظرین اور سامعین کی خدمت میں آج کی مبارک بات پیش کرتا ہوں. جہاں تک مسئلہ برادرم ساجد صاحب آپ کا ہے کہ شجاعت کا تذکرہ ہوتا ہے, وفاداری کا ذکر ہوتا ہے جی, اور کچھ حد تک اطاعت کے تذکرے بھی کیے جاتے ہیں. بات ہے علم کی. اب دیکھیں, آج اگر آپ کسی کو عالم کہہ رہے ہیں, تو عموماً کسے عالم کہا جاتا ہے؟ وہی جو در اہل بیت سے منسلک ہونے کے ساتھ ساتھ ان کی احادیث کو یاد کر رہا ہوں جی, ان کی سیرت پر مثلا روشنی ڈال رہا ہو, ان کے تذکرے سن رہا ہو, ان کے تذکرے بیان کر رہا ہو, تذکرہ کر رہا ہو, آپ غور کر رہے ہیں, تو وہ آج کیا ہے, زمانے کی نگاہ میں عالم بنا ہوا ہے. اب میں آپ سے سوال کرتا ہوں کہ آپ یہ بتائیے, یہ جو احادیثیں انہوں نے یاد کی یا احادیث سے جو کچھ انہوں نے سیکھا, یہ سب اسے کتنا وقفہ گزر گیا کہ یہ احادیثیں ان کے ہاتھوں تک پہنچی؟ تقریباً 1400 سال کا طویل وقفہ, اس کے بعد یہ حدیثیں پہنچی. اسی لیے آج اگر آپ حدیث کی دنیا میں دیکھتے ہیں, علم حدیث میں, تو کتنی قسم کی حدیثیں ہیں, جعلی بھی ہے, صحیح بھی ہے, उसकी असल वजह ये है कि इतने हाथों से हदीस गुजरी है कि बाज़ जगह तो उसमें जो है मसलन गलती के इम्कान भी पैदा हो गए हैं, बाज़ जगह पूरी पूरी बात ही तब्दील हो गई है। क्यों? इसलिए कई वास्तों से ये इन तक पहुँची है। गौर कर रहा है, और होता भी है, आप एक बात किसी के कान में कही, एक छोटा सा दायरा लगा के वो बात दोबारा आपके आने तक चार छः लोगों के बाद तब्दील हो जाती है बसा अवकात। तो इन सारे मसाइल के बाद जो हदीसें आज हमारे पास मौजूद है उसे अगर कोई याद करके मसलन मिंबर से बयान करे या तकारीर में अपनी पेश करे तो आज वो ज़माने की निगाह में आलिम है, जबकि उसने कई वसीलों से कई वास्तों से हदीसें ली। अब आप इल्मे सरकार वफा के बारे में क्या कहिएगा जिन्होंने वसीलों से हदीसें नहीं ली, बजाते खुद आप बैठते थे और बाबा की बातें सुनते थे। बिल्कुल, बेशक बेशक, बजाते खुद अपने भाई इमाम हसन, इमाम हसन से गुफ्तगू सुनी, बजाते खुद इमाम हुसैन अलैहिस्सलाम के साथ मौजूद थे। तो आज कई सिलसिलों के बाद जब ये हदीसें पहुंच रही है और एक शख्स याद कर रहा है तो वो आलिम बना हुआ है, तो सरकार वफा के इल्म के बारे में क्या कहेंगे आप कि जिन्होंने एक नहीं बल्कि तीन तीन मासूमों की बज्म में वक्त गुजारा उनके साथ। अब भी इसके बाद कोई, और ऐसा नहीं है ये किसी आलिम दीन के लिए, बुजुर्ग उलमा ने किताब में लिखा कि उन्होंने जब उनके तालिब इल्मों ने उनके शागिदों ने सवाल किया तो बाकायदा उन्होंने ये कहा था कि इल्म के बारे में इतना ज़्यादा हमारे पास कुछ मौजूद नहीं है सरकार वफा के, तो बाकायदा रात में ख्वाब देखा और ये कहा कि आज तुम हमारी अहादीसों को कई सिलसिलों से बयान करते हो तो आज बड़े आलिम बने हुए हो, लेकिन सरकार वफा तो बजाते खुद अपने बाबा से, अपने भाई से, इनसे जो हदीसें लिया करते थे। अब मसला ये आता है कि हमारे पास इल्मी मवाद उनसे कितना है, तो जैसा उस्ताद मोहतरम डॉक्टर शौर आज़मी साहब फरमा रहे थे कि एक खुतबा है 8 ज़िलहिज्जतुल हराम का जो सरकार वफा ने खाने खुदा की छत पर यौम तरविया को पेश किया था, है नहीं, और उसमें भी बिल्कुल ह्यूमन साइकोलॉजी का इस्तेमाल करते हुए एक हाथ खाने खुदा की तरफ किया और एक हाथ इमाम हुसैन अलैहिस्सलाम की तरफ किया और तरफ करके कहते बस मैं तबरुकन एक दो जुमले आपकी खिदमत पेश करता हूँ ताकि हमारे सामईन भी महजूज हों। उसमें सरकार वफ़ा बिस्मिल्लाह रहमान रहीम अल्हम्दुलिल्लाहिल्लज़ी शर्रफ हाज़ा लिक़ुदूम अबी, सारी तारीफें उस खुदा के लिए जिसने काबे को शरफ बख्शा हुसैन के बाबा के जरिए से। वाह, और आप देखे जानिसारी मोहतरम मंजूर साहब भी फरमा रहे थे कि निसारी का जानिसारी का जज्बा जो है, अब तरीका देखे कि जब मसला तारुफ का है, पहचानवाने का है, क्या करे अल्हम्दुलिल्लाहिल्लज़ी शर्रफ हाज़ा लिक़ुदूम अबी, इशारा इमाम हुसैन की तरफ कि सारी तारीफें उस खुदा के लिए जिसने काबे को शरफ बख्शा मेरे बाबा के ज़रिए से नहीं बल्कि हुसैन के बाबा के ज़रिए से। अब जो बाबा इमाम हुसैन अलैहिस्सलाम के हैं वही सरकार वफा के भी है, लेकिन उसके बावजूद आप बता रहे हैं कि इमामत मौजूद है तो हमारी कोई हकीकत नहीं, हम कभी अपने आप को नहीं पहचानते इमामत का तारुफ। बिल्कुल सही, आप गौर करें तो अल्हम्दुलिल्लाह शर्रफ हाज़ा लिक़ुदूम अबी यही कान बिल अम्स बैतन अज़बहा क़िबलतन, ये खाने खुदा एक घर था, एक इमारत थी, एक बैत था, लेकिन जैसे ही हुसैन के बाबा आ गए ये जो किबला बन गया, किबला हो गया, अज़बहा क़िबलतन किबला हो गया। अगर ये बेहतरीन जुमले अगर थोड़ी सी भी कोई अरबी जानता है तो वाकई इससे महजूज होगा, लुत्फानंदोज होगा कि किस तरीके से कितने शुस्ता अंदाज में कितने अच्छे तरीके से सरकार वफा ने ज्यादा नहीं 12-15 जुमले के वक्त की नज़ाकत को देखते हुए और बेहतरीन जुमले। तो ये एक ही खुतबा उनका है मौला अब्बास अलैहिस्सलाम का या इसके अलावा और भी है? नहीं, तारीखों में तो एक ही खुतबा मिलता है, मैं उसकी वजह भी आपको बयान किया देता हूँ क्यों ऐसा हुआ, लेकिन एक जुमला मैं और पेश करना चाहूँगा इसी खुतबे से ताकि हमारे नाज़रीन गौर करेंगे। तो ये इल्म और बड़े सलीके से हमद की, उसके बाद आहिस्ते आहिस्ते तारुफ करवाने के बाद लेकर आए, फिर दरमियान में अपनी शुजात का भी तस्करा किया तो बड़ी खूबसूरती से किया। मैं बस अरबी मतनों को छोड़ते हुए अहम तरीन बात पेश कर रहा हूँ, वहाँ फरमाते हैं कि अगर मेरे आका हुसैन की मर्ज़ी खुदा की मर्ज़ी के ताबे ना होती तो कहते हैं लवकात अलैकुम का सकर गज़बान अला असाफिरी तहरान, मैं तुम्हारे ऊपर ऐसे टूट पड़ता जैसे गज़ब वाला उकाब परिंदों के झुंड पे टूट पड़ता है। वो कर तो ये जबकि दुश्मन है अहराम में जो है तलवार छुपा कर खड़े, अपनों में कहना बहुत आसान है, दुश्मनों के मजमे में जो हथियार मौजूद हो शुजात थी सरकार वफा, और अहम तरीन निकात भी पेश किए दरमियान में निकात, अगर आप गौर करें कहते हैं कल जो गलती कुफ्फारे कुरैश कर रहे थे वही गलती आज तुम भी कर रहे हो कि वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल कर देना चाहते थे जबकि मेरे माँ बाप मौजूद थे, वही गलती आज भी तुम दोहरा रहे हो کہ حسین کے ساتھ عباس جیسا بھائی موجود ہے اور تم حسین کو قتل کرنا چاہتے ہو, جو غلطی کل انہوں نے کی تھی وہ غلطی اس طریقے سے بہترین. اب بات یہ ہے آخر میں جو آپ نے سوال کیا کہ ایک ہی خطبہ کیوں ہے, تو دیکھیے یہ بھی اپنا ایک ادب ہے, یہ بھی اپنا ایک سلیقہ ہے. اگر آپ دیکھیں گے تو زندگی کا ابتدائی حصہ آپ نے امام علی علیہ السلام کے ساتھ گزارا, جہاں بابا موجود رہے ادب کا تقاضا یہ ہے کہ آپ خاموش بیٹھے ہوئے ہیں. اب اور اگر ادب لحاظ ہے کہ بابا ہے وہ کہہ رہے ہیں. پھر کچھ وقت جو ہے وہ امام حسن علیہ السلام کے ساتھ گزارا, جب بڑے بھائی موجود ہے, معصوم شخصیت موجود ہے, وہ اپنی زبان کو روکے ہوئے ہے, کچھ نہیں کہا. تیسرا دور جو گزارا, بلکہ آخری عمر تک جو حصہ گزارا 61 ہجری تک, وہ امام حسین کے ساتھ گزارا, تو وہاں امام حسین کا لحاظ کیے ہوئے. نتیجہ یہ ہے کہ کبھی امام علی کے دور میں رہے, کبھی امام حسن کے ساتھ رہے, کبھی امام حسین کے ساتھ رہے. لہذا کوشش یہ کی کہ اپنے علم کا اظہار نہ کیا جائے, انہی کے علم سے استفادہ کیا جائے, اور ادب بھی برقرار رہے گا کہ بزرگ موجود ہے تو چھوٹے کچھ نہیں کہہ رہے. اس کی اصل وجہ یہ ہے کہ اتنا کم جو ہے کلام ہمارے پاس, اور ایک ہی جگہ یہ خطبہ ملتا ہے, یعنی یہ خطبہ ایک ہی خطبہ ملتا ہے, اور وہ بھی بہت مختصر سا, اور اس میں بھی آپ نے سب سے پہلے امام حسین علیہ السلام کو پہچانوایا, اور شاید اس لیے وہ بھی کہہ دیا کہ لوگ سمجھ لے کہ تم کسے قتل کرنے کے لیے آئے, شخصیت کون ہے, ان کو پہچان. بعض جملے بہت اس میں عمدہ ہے کہ دنیا جو حجر اسود کو بوسہ دیتی ہے, اگر مشیت پروردگار ہوتی تو حجر اسود جو ان کے ہاتھوں کو بڑھ کے بوسہ دیتا. باقاعدہ فضائل کا تذکرہ کیا ہے, لوگ خانہ خدا کے پاس جاتے کہ اس کا طواف کرے, اگر خانہ خدا چاہے تو ان کا کے طواف کرنے لگ جائے. یعنی یہ شخصیات کا تعارف اس طریقے سے باقاعدہ خطبے میں کرائے. اصل وجہ اس کی یہی ہے کہ آپ ان ادوار سے گزرے ہیں جہاں امام علی, امام حسن, امام حسین علیہ السلام موجود تھے, لہٰذا خود کچھ نہ کہتے ہوئے دوسرے لوگوں کا احترام بھی برقرار رہا اور اپنی شخصیت کو بھی پہچانوا دیا. ایک بات جو استاد محترم کہے تھے, میں اپنے ناظرین کو پیغام کے طور پر کہنا چاہوں گا کہ سرکار وفا کی زندگی میں یا شجاعت, آپ نے مالک استر کا تذکرہ بھی کیا کہ جنگ صفین میں اٹھی ہوئی تلوار آپ نے رکھ لی اور قول امام کی اطاعت کر کے شجاعت کو بتلایا, یا کربلا میں سرکار وفا حضرت ابو الفضل عباس نے شجاعت کو بتا کر دنیا کو پیغام دے دیا کہ یاد رکھو جذبات کے دھاروں میں بہ جانے کا نام شجاعت نہیں ہے, جذبات کے دھاروں میں بہ جانے کا نام طاقت اور بہادری نہیں ہے, بلکہ قول امام کی پابندی کرنے کا نام شجاعت ہے. امام کہے بڑھ جاؤ تو بڑھ جانا شجاعت ہے, امام کہے رک جاؤ تو رک جانا شجاعت ہے. دینی مسائل میں کیا ہوتا ہے, خون گرم ہوتا ہے عالم جوانی میں, تو ہم جذبات میں ہمارا ارے فلاں نے ایسا کہہ دیا, فلاں نے ایسے کیسے ہو سکتا ہے, نتیجہ کیا, یہ جذبات ہے. اور پھر اس کے بعد ہم بہادر ہے, ہمارے اندر جرأت ہے, تو کبھی بھی جذبات کے دھاروں میں بہنے کا نام شجاعت نہیں, بلکہ قول امام اور قول شریعت کی پابندی کرنے کا نام شجاعت ہے, بہادری ہو کر. سرکار وفا نے بتایا کہ جہاں شجاعت میں نے اپنے بابا سے ورثے میں لی ہے, وہاں صبر و استقامت بھی بابا سے لی ہے. جو علی کبھی میدان کو پیٹ نہ دکھائے وہ خاموش بیٹھ کے صبر کا مظاہرہ کر سکتے ہیں, تو میں بھی عباس جو تلوار چلانے کے ہنر سے واقف ہونے کے بعد قول امام کا پابند بنا کر. تو یہ سرکار وفا کی زندگی کے اہم ترین پیغامات تھے جو آپ کے ذریعے سے ہم نے اپنے ناظرین تک پہنچایا. پیغام دیا آپ نے, بہت بہت شکریہ. اب میں گزارش کروں گا کہ دعا بھی کرا دیں اس موقع پر. جی آئیے, بارگاہ خداوندی میں دست بدعا ہے پروردگارہ, سرکار وفا کی زندگی کو دیکھتے ہوئے ہمیں بھی مطیع اور فرما بردار قرار دے. میرے معبود, ہمارے سینوں کو علوم عالم محمد سے معمور فرما, علم کو حاصل کر کے اس پہ عمل کرنے کی توفیق کرامت فرما. میرے معبود, جہاں کہیں دنیا میں میرے معبود مسلمان شیعان حیدر کرار زندہ گزار, ان کی جان مال عزت و ایمان کی حفاظت فرما. میرے معبود سے واسطہ ہے محمد والے محمد کا, آج کی شب شب ولادت باب الحوائج, جہاں کئی مومنین اس پروگرام کو دیکھ رہے ہیں, نہیں دیکھ رہے, اپنے دلوں میں جو جو حاجتیں رکھتے ہیں, پروردگار ان کی تمام حاجتوں کو مستجاب فرما. جنت البقیع کی خوبصورت تعمیر کے لیے ظہور امام میں تعجیل فرما. امام کے آوان و انصار میں ہمارا شمار فرما. ربنا تقبل منا انک. को चैनल विन के व्यूवर्स को चैनल विन की टीम की तरफ से और हमारे बज में मौजूद शौरा कराम की तरफ से आपको विलादत मौला अब्बास अलैहिस्सलाम की बहुत बहुत मुबारकबाद पेश करते हैं।